तारा मालिका को मेरी सुआ सुहानी गार सता सन खपतडामा ए मेरी सुवा देउडा खेल्छु म त रामरो सन खपतडामा ए मेरी सुवा देउडा खेल्छु म त रामरो सन खपतडामा ए मेरी सुवा देउडा खेल्छु म त गोरी गोरी सुदूर ए मेरा बाजा बाजा बाजा पश्चिम की छोरी रक्षा गर्छन् देउकी माई ए मेरा बाजा अनि सैले सुरी रक्षा गर्छन् देउकी माई ए मेरा बाजा अनि सैले सुरी रक्षा गर्छन् देउकी माई साइपल झलला सेती काली सलला। निर्मल पवित्र छ। ए मेरी सुवा सुवा सुवा कर्णालीको पानी कञ्चन निर्मल पवित्र छ। ए मेरी सुवा सुवा सुवा कर्णालीको पानी सुदूरपश्चिम सभ्य तारा ए मेरी सुवा संस्कृतिको खानी सुदूरपश्चिम सभ्य तारा ए मेरी सुवा संस्कृतिको खानी सुदूरपश्चिम सभ्य तारा ए मेरी सुवा संस्कृतिको खानी विकासको ए मेरा बाजा शिखरलाई चुम्बी थकाई मार्छौ विकासको ए मेरा बाजा शिखरलाई चुम्बी हाम्रो सुदूरपश्चिम साह्रै राम्रो सुदूरपश्चिम हाम्रो सुदूरपश्चिम साह्रै राम्रो सुदूरपश्चिम हाम्रो सुदूरपश्चिम साह्रै राम्रो सुदूरपश्चिम।